أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه الله شافي الله كافي پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع ہم نے ملیریا رکھا ہے اور ملیریا کے عوارضات کی وجہ سے جو تکالیف ہوتی ہیں ان کا علاج اور سد باب آپ کو ہم بتائیں گے. ملیریا بنیادی طور پہ جو کانسیپٹ یا جو ہمارے پاس اس کی کھوج ہے وہ یہ ہے کہ یہ ایک مچھر سے پھیلتا ہے. یہ ایک جراثیمی مچھر, ایک زہریلا مچھر جو کہ فضا میں رہتا ہے, اور یہ اگر کسی بچے کو یا بڑے کو کاٹ لے تو اسے پھر ملیریا کا اٹیک ہو جاتا ہے. ملیریا کے اٹیک میں دو چیزیں ہوتی ہیں, دو قسم کے بخار ہوتے ہیں. ایک بخار تو وہ ہوتا ہے کہ جس میں بہت سخت سردی لگتی ہے, جاڑا ہو جاتا ہے, اور وہ مریض کہتا ہے کہ اس کو رضائی یا بلینکٹ کے اندر ہی رکھا جائے اور شدید وہ کانپتا ہے. اور اسی طریقے سے دوسرا اس کا حصہ جو ہے ملیریا کے جو اپیسوڈ ہے وہ بخار ہے جو کہ نوبتی بخار ہوتا ہے, یعنی کہ دن بھر بخار نہیں ہوتا, مغرب کے بعد بخار ہو جاتا ہے. اسی طریقے سے ایسا بھی ہوتا ہے کہ بخار چوتھیا کا بخار جسے ہم کہتے ہیں کہ ہر تین دن بعد جو ہے وہ بخار بچے کو یا بڑے کو ہو جاتا ہے اور وہ کمزور اور کافی نقاہت میں آ جاتا ہے. اور اس میں نوبتی بخار کو بھی ہم شامل کرتے ہیں کہ جو دو دن بعد ہو جاتا ہے وہ بھی اس میں ہم شامل کر لیتے ہیں. عموماً حکیم کے پاس یا ڈاکٹر کے پاس جب ایک وقت میں لے کر جاتے ہیں تو وہ کہتا ہے کہ جناب یہ وائرل ہے, پورے شہر میں پھیلا ہوا ہے, تو اس بات میں کچھ صداقت ہے کہ بنیادی طور پہ جیسے ہم یہ والا دور لیتے ہیں اس میں دو وجوہات ہیں ملیریا کے پھیلنے کی. ایک تو یہ کہ موسم تبدیل ہو رہا ہے, سپٹمبر کے مہینے میں موسم پورے پاکستان میں کہیں پہ ہلکی سی معمولی سی سردی بھی آ جاتی ہے. بلوچستان میں اس وقت موسم تھوڑا سا ٹھنڈا ہے, سندھ کے اندر جو ہے موسم جو ہے خاصا گرم ہے, کراچی میں موسم جو ہے معتدل ہے, اور اسی طریقے سے پنجاب میں جو ہے چونکہ فصلیں پک رہی ہیں تو وہاں ہلکی گرمی ہے, تو اس وجہ سے یہ بھی ایک وجہ بنتی ہے ملیریا بخار کی. دوسری جو اہم وجہ بنتی ہے وہ یہ کہ چونکہ بقرعید ہمارے پاس ابھی گزری اور ہمارے پاس جو نظام جو بھی ہے وہ ایسا ہے کہ جہاں پہ سڑان اور بدبو اور جراثیم پورے شہر کے اندر ایسے پھیلے کہ ایک ہفتے تک تو نکلنا کجا تھا کہ باہر نکلنا جب تک ناک میں ہاتھ نہ رکھا جائے, تو وہ جو بدبو ہوتی ہے, وہ جو جراثیم ہوتی ہیں, وہ فضا میں اوپر کی طرف جب جاتے ہیں تو اس ہوا سے ملیریا پھیلتا ہے. یہ تحقیق ہے اور یہ باقاعدہ یہ ہے کہ جب آپ کے شہر کے اندر گندگی زیادہ بڑھے گی, تعفن زیادہ بڑھے گا, چھوٹی جگہ ہوں, گاؤں ہوں, گوٹ ہو, شہر کراچی ہو اور کچھ بھی ہو, اگر اس کے اندر فضاؤں کے اندر جب ایسی چیزیں ہوں گی تو عموماً کراچی میں یہ دیکھا گیا کہ ہر پانچواں بچہ جو ہے وہ بخار میں وائرل میں مبتلا ہو رہا ہے اور اس کی وجہ سمجھ نہیں آتی. بس ڈاکٹر اور حکیم ایک ہی لفظ کہتے ہیں, وائرل ہے وائرل ہے. تو اس لیے ہم کو سب سے پہلے کمیونٹی بیسس پہ, سوسائٹی بیس پہ مسلمان ہونے کی حیثیت سے اپنے علاقوں کو بانٹنا چاہیے اور ان جگہوں پر مٹی کے تیل کا چھڑکاؤ کرنا ہے. اگر آپ ان کچروں پر مٹی کے تیل کا چھڑکاؤ کرتے ہیں, گو کہ وہ مہنگا ہے, لیکن اگر ہم کنٹریبیوٹ کریں اور آپس میں 10-10 روپے بھی ملا لیں تو وہ ہم اس کو چھڑکیں گے تو ہمارے ہی بچے بیماریوں سے محفوظ رہ سکتے ہیں. اور اسی طریقے سے بعض جگہوں پر میں نے دیکھا پورے پاکستان میں, صرف کراچی کا کیا نام لینا, کہ جوہر سے بن گئے ہیں, گندے پانی کے تالاب بن گئے ہیں, نکاسی کا کوئی نظام نہیں ہے اور جو ڈرینیج سسٹم ہے وہ ٹوٹ گیا ہے, تو اس لیے گندا پانی کھڑا رہتا ہے. تو یہ گندا پانی جو ہوتی بیسیکلی یہ زہریلے مچھروں کی آماج گاہ ہوتی ہے. آپ دیکھیں آج کل اگر آپ شام کو بغیر پنکھے کے رہیں تو کراچی میں اور بلوچستان میں اور اسی طریقے سے سندھ کے علاقوں کے اندر خاص طور پہ مچھر ایک دم سے آتا ہے. اگر آپ کھڑکی بند نہ کریں تو مچھر ایک تیزی سے آتا ہے, غول کے غول آتے ہیں, اس لیے کہ گندگی شہر کے اندر پھیلی ہوئی ہے, جوہر کے اندر جو ہے وہ یہ پلتے ہیں. تو اس لیے ملیریا کا مچھر کو مارنے کا سد باب کرنا چاہیے اور وہ ہمیں سوچنا چاہیے. اسی طریقے سے بخار اس میں چونکہ ہو جاتا ہے, کمزوری ہو جاتی ہے, اس کے لیے اسپنجنگ بہت اچھی چیز ہے کہ بچہ ہو یا بڑا ہو, اس کو 102 سے اگر اوپر بخار ہو تو فوری طور پہ اس کو کپڑے کی پٹیاں جو ہے سر پہ رکھے جائیں, اس کے پاؤں پہ جو ہے وہ رکھا جائے, پٹی رکھا جائے. بخار اگر 2 سے بڑھ جائے 102 سے تو اس کو فوری طور پہ پانی اس کے اوپر ڈال دیا جائے تاکہ بخار 102 سے فوری طور پہ جو شوٹ کرتا ہے 102 تو ڈاکٹر کے پاس جانے سے پہلے اس کو فوری طور پہ نہلا دیا جائے تاکہ اس کے پانی کو فوراً پوچھ دیا جائے اور اس کے بعد اس کو ٹاویل سے آپ صاف کریں, لیکن پانی ضرور ڈالیں سر پہ, تو اس سے بخار کی ڈگری جو ہے وہ کم از کم 2 ڈگری نیچے گر جاتا ہے. تو اس کا آپ نے اہتمام کرنا ہے. اسی طریقے سے ہمیں یہ کرنا ہے کہ باہر کی چیزیں ٹوٹلی بند کر دیں. ٹھیک ہے کوئی بھی بڑے بڑے نام لے لیجئے, لیکن وہ ہمارے رشتہ دار نہیں ہیں, ہماری اماں یا ہماری پھپھی نہیں ہیں, وہ ہم کو کچھ صاف چیزیں نہیں کھلا سکتے. وہی مکھی ان کے کچن کے اندر ہوتی ہے, وہی غلاظت والے مچھر ان کے ہیں. تو خدا را باہر کی چیزیں ان دنوں کے اندر بچوں کو بند کر دیجئے, ٹھیلوں کی چیزیں بالکل بند کر دیجئے, بڑے بڑے جیسے میں نے عرض کیا نام ہے وہ کھانا پینا بھی بند کر دیجئے. کسی بھی قسم کی چیزوں کو ان تقریباً 1.5 مہینے 45 دن کے اندر جو ہے باہر کی چیزیں بالکل نہ کھلائیں, اس کی وجہ سے یہ چیز پھیلتی ہے. اور اسکولوں کے اندر خاص طور پہ میں ہدایت کر سکتا ہوں, آپ سے درخواست کر سکتا ہوں کہ اسکولوں میں اگر جس بچے کو بخار ہو یا بخار میں مبتلا ہو کے اگر وہ آتا ہے تو اس کو دوا بالکل مت دیجیے. ٹیچرز کا یہ حق نہیں ہے کہ اگر کسی کو 101 کئی کیسز میں بتاؤں گا, میرے پاس اس وقت نہیں ہے, ٹیچرز کی غفلت سے کئی بچے مر گئے کہ انہوں نے ان کی نہ عمر کا پتہ نہ ڈوز کا پتہ اور انہیں اوور ڈوز کونین دے دی, اسپرین دے دی, اس بچے کو نہیں دینی تھی. تو یہ آپ خدا را ایسا نہ کیجئے. اگر بچہ بیمار ہے, بخار میں مبتلا ہے, دوسرے بچے اس سے متاثر ہو رہے ہیں, تو اس کو لیف دے دیجئے, اس کو گھر پہنچوا دیجئے کہ ان کے ماں باپ پراپر طریقے سے اس کا علاج کیجئے. لیکن یہ جو طریقہ کار اتنا بڑا ڈبا اسکولوں میں جائے, پرائیویٹ اسکولوں یا جو بھی اسکولوں وہاں رکھا ہے, جہاں دیکھا بخار ہے لو بھائی 2 گولیاں کھا لو, یہ ہرگز ہمیں نہیں کرنا. جہاں تک طب یونانی طب نبوی کا تعلق ہے, اس میں جو نسخہ میں آپ کو دوں گا اس میں تباشیر بڑی عمدہ چیز ہے, ستے گلو آپ کو اس میں لینا ہے گا, ہم وزن, یہ چیزیں 4 چیزیں ہیں, کالی مرچ ہے اور اس کے بعد کرنجوا ہے. کرنجوا جو ہے اس کو فیور نٹ بھی کہتے ہیں اور یہ کونین ہے, یہ ہماری کونین ہے, یعنی کہ دیسی دواؤں کی کرنجوا کونین ہے. تو یہ 4 چیزیں آپ کو لینی ہے. نمبر 1 آپ کو تباشیر لینی ہے, ستے گلو آپ کو لینا ہے, کرنجوا لینا ہے اور کالی مرچی. یہ 4 چیزیں آپ اس موسم میں لے کے اس کا پاؤڈر بنا کے رکھ لیجئے اور چھوٹے بچوں کو 2 چٹکی یعنی کہ رتی جسے ہم کہتے ہیں 4 رتی کے قریب ان کو دے سکتے ہیں. بڑوں کو جو ہے وہ زیادہ دے سکتے ہیں, 1/4 ٹی اسپون جو بڑے بچے ہوتے ہیں 12 سال تک کے, اور جو اس سے بڑے افراد ہو گئے ان کے لیے آدھا چمچہ یہ پاؤڈر, گو کے کڑوا ہوگا لیکن عموماً جو گاؤں گوٹھوں کے لوگ یہ دوا استعمال کرتے ہیں تو یہ بتاشے میں ڈال دیتے ہیں کہ بتاشا, ہم آپس چونکہ بتاشے کا نظام نہیں ہے تو وہ اس کو تھوڑی سی چینی ملا لی جائے اور اس کو فوری طور پہ بچے کو دیا جائے. تو یہ ہماری کونین ہے. 4 چیزوں کی دوا بنا کے رکھیے اور اس کا استعمال کیجیے. اور قدرت کا ایک منظر بھی میں پیش کر دوں کہ جیسے ہی ملیریا کا موسم آتا ہے, جیسے ہی ملیریا کا موسم آتا ہے تو پھلوں کے اندر کونین آ جاتی ہے. پھلوں کی کونین جو ہے میٹھا ہوتا ہے, جو موسمبی کی طرح ہوتا ہے اور بڑا کڑوا سا ہوتا ہے, تو اسے عموماً ٹھنڈا کر کے کھایا جاتا ہے. تو میٹھے کا استعمال جو ہے وہ بڑھا دیا جائے. پنجاب میں اور وغیرہ میں اندرون میں میں نے دیکھا کہ اس کو ٹھنڈا کیا جاتا ہے, اس کو مٹکے وغیرہ میں رکھ کے کھایا جاتا ہے. اور جیسے میں نے عرض کیا کہ اپنے علاقوں کی صفائی کا جو فقدان ہے اس کو بہتر کرنے کی کوشش کیجئے اور اپنے بچوں کو پراپر علاج کروائیے تو انشاءاللہ اس سے ہم محفوظ رہ سکتے ہیں. ناظرین یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں, آپ سے ملتے ہیں مختصر سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع मलेरिया है और नौबती बुखार के बारे में भी मैंने बताया कि नौबती बुखार भी हो जाता है और इसकी दो वजूहात भी आपके सामने हमने रखी। ये इस सेगमेंट में हम आपकी कॉल्स लेते हैं। हम सबसे पहले आपकी कॉल ले लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, मुझे यूरिया कैसे दें? अरे जनाब, कौन साहिबा बोल रही हैं, कहाँ से बोल रही हैं? मैं जाहिदा बहुत बात कर रही हूँ, मुल्तान शहर से। अच्छा, मुल्तान में गर्मी है? नहीं है जी, बहुत गर्मी है, रात की ठंड है। अच्छा अच्छा, चलें ठीक। बहुत मुश्किल से नंबर मिला सर, मैं दिनों से कॉल कर रही हूँ आपको। चले आज मिल गया, मुबारक हो आपको, अल्लाह ताला आपको सेहत दे। मैं आपके जवाब देता हूँ, बहुत शुक्रिया। हमारे पास एक कॉलर है। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम सर, क्या हाल है? कौन साहब कहाँ से? जी अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह बोल रहा हूँ, जेहलम से। सिद्दीक साहब? शकील, शकील। अच्छा शकील साहब जेहलम। जी सर, मेरा जो जिगर है, जो तिल्ली जो है ना, वो बड़ी हुई है, लेकिन अब मेडिसिन से कुछ बेहतर है। अच्छा, लेकिन ऊपर वाला ऐसा जो पेट का है वो बहुत सख्त है। तिल्ली भी बड़ी हुई है और जिगर भी बड़ा हुआ है जी, लेकिन अब थोड़ा सा फर्क है रिपोर्टों के हिसाब से। अच्छा अच्छा, चले ठीक है। लेकिन जो पेट जो है वो सख्त है, ऊपर वाले ऐसे से बहुत सख्त है। अच्छा अच्छा, चले ठीक, मैं आपसे अर्ज करता हूँ, बहुत शुक्रिया। हाँ बस कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन कहाँ से? जी मैं निदा बात कर रही हूँ शेखुपुरा से। हकीम साहब, मेरे मुंह पे ना बहुत सारे ब्राउन तिल हैं, उभरे हुए नहीं है, बिल्कुल फ्लैट हैं और ब्राउन कलर के हैं, और मैं इनसे बहुत ज्यादा परेशान हूँ। आप मुझे कुछ ऐसा बता दें मैं इन पे लगाऊँ, ये दो तीन माह में खत्म हो जाए। एज कितनी बेटी? एज मेरी है 23। ठीक, ओके। जायदा साहिबा का हम आपको बताते हैं, मुल्तान से थी और इन्होंने बताया कि इनका यूरिक एसिड जो है वो बढ़ा हुआ है। यूरिक एसिड के लिए जो सबसे अच्छी चीज़ है कि आप बरगे सदाब और लेमन ग्रास जो है इसका कहवा पीना शुरू कीजिए। बरगे सदाब और लेमन ग्रास थोड़ी थोड़ी सी ले लीजिए, जैसे कहवा बनता है उसे आप इस्तेमाल कीजिए, एक एक प्याली दोपहर को, एक एक प्याली रात को। इसी तरीके से आलू के बारे में मैं खासी तहकीक की और उसका मैंने बताया कि जो आलू होता है, आलू एक ले लीजिए, तकरीबन 50 ग्राम तक के आलू हो, दो आलू ले लीजिए और इसको अच्छी तरह धो लें छिलके समेत, और उसके बाद इसके पीसीस करके, और सेब से जो जूस निकालने वाली मशीन होती है उससे इसका जूस निकालें आलू का, ऐसे ही छिलके समेत, और उसके बाद आधी प्याली ये जूस और आधी प्याली पानी दोनों को हम वजन मिला लें, और इसे जो है सुबह के वक्त और शाम असर के वक्त खाली पेट पी लिया कीजिए, आधा आलू का जूस और आधा पानी, इन दोनों को मिक्स करके अगर आप करेंगी तो आप देखेंगी इंशाल्लाह यूरिक एसिड आपका नीचे आएगा। और दूसरा नुस्खा मैंने जैसे बताया, बरगे सदाब और लेमन ग्रास की जो है वो कहवा पीजिए, और चूंकि यूरिक एसिड का ताल्लुक किडनी से होता है तो आपने पानी भी ज़्यादा पीना है, और आपने कोशिश ये करनी है कि जो रेड मीट है उसका आप परहेज़ कीजिए। शकील साहब, इन्होंने बताया कि इनके फैटी जिगर लीवर हो गया है, और इन्होंने स्प्लीन के बारे में भी बताया कि ये बढ़ गई हैं। इसमें जो सबसे अहम चीज़ है, नुस्खा मैंने कई दफ़ा आपको दिया भी और ये लाखों लोगों ने इससे फ़ायदा भी उठाया, और कई लोगों ने अपने मतब के अंदर अपने क्लिनिक पे इसको रखा हुआ है। मैंने इसको बोला कि ठीक है, ये ARYQ की वसातत से नुस्खा देता हूँ तो सवाब जो है ARYQ के लोगों को भी पहुँचता है, और मैं तो एक गुनहगार आदमी, तो बुनियादी तौर पे फिटकरी आपको लेना है। फिटकरी का इतना बड़ा टुकड़ा ले लीजिए, तकरीबन 50 ग्राम का, और उसे जो है आप तवे में डाल दीजिए, और तवे में डालने के बाद जब वो पानी बन जाए और वो हल्का गुलाबी सा उसमें पिंकिश सा कलर आ जाए उसका पाउडर का, तो फिर तवा जो है उसको बिल्कुल ठंडा होने दीजिए और वो पाउडर जो है पीस कर महफूज कर लें। अब ये दवा बन गई जिगर के लिए भी और तिल्ली के बढ़ने के लिए, जो तिल्ली बढ़ जाती है, लेकिन पहले ये दवा मैंने जो बताई वो फैटी लीवर के लिए, यरकान के लिए, हेपेटाइटिस सी के पेशेंट के लिए, तो इसको दो चुटकी आप रोज़ाना सुबह और रोज़ाना असर के टाइम पर दही के साथ, एक चमचा दही में से डाल के दो चुटकी, बड़ी उम्र का हो तो चार चुटकी भी ले सकता है, या फिर कोई तेजी से फायदा लेना चाह रहा हो तो भी इसको चार चुटकी ले सकते हैं, दही के साथ तीन मर्तबा कर दीजिए और उसको आप लीजिए। इससे आपका फैटी लीवर सही हो जाएगा। और अगर इसमें हम तिल्ली को भी कवर करें, स्प्लीन में अमूमन जो है ये पेट इस जगह से बढ़ जाता है, फूल जाता है, और इसके लिए ये इसमें करना है कि इसमें हमें नौशादर डालना है, नौशादर डालना है, फिटकरी हमको इसमें डालना है, और कलमी शोरा, तीन चीज़ें हो गई। उसकी दवा चूंकि तेज़ी से फ़ायदा करना, वो दवा तो फैटी लीवर के और ये फैटी स्प्लीन के लिए हो गई जो बढ़ जाती है, तो इसके लिए आप तीन चीज़ें, आप जो मैंने इसे बताया, कलमी शोरा, फिटकरी, और इसमें आप ये चीज़ें ले लें और उसको पीस के, और फिर उसके बाद इसको भी चार चार चुटकी तिल्ली वाले भी खाएं तो ये बहुत उम्दा रहता है। नौशादर, कलमी शोरा और फिटकरी, इसको इस अंदाज से लीजिए। हाँ, पास कॉलर मौजूद है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, मोहम्मद मसूद दुबई से बोल रहा हूँ। जी फरमाइए जनाब। जी शुगर का मसला है ताज 5 साल से, और जितनी दवाएं डॉक्टर देते हैं, डॉक्टर अंधे हैं, पागल हैं, वो सारी सूटेबल नहीं करती और वो शुगर को और डिस्टर्ब करती है। मैंने तजर्बा देखा है, वो अक्सर एमराल देते हैं, एमराल इतनी डेंजर दवाई है, इतनी डेंजर दवाई, वो शुगर को खराब करती है और मुझे कोई सूट नहीं करती दवाई। प्लीज कोई रहनुमाई कीजिएगा। जी आप पास एक कॉलर है, उनसे बात कर ले। जी अस्सलाम वालेकुम। इलाज बता दें। जी अस्सलाम वालेकुम। कॉल मेरे ख्याल से ड्रॉप हो गया। पहले तो मैं अपने भाई जो दुबई से, मोहम्मद यूसुफ साहब का जवाब दे दूं पहले, हमारे पास दूसरा भी सवाल है। देखिए बात यह है कि जो एलोपैथिक की दवाएं होती हैं वो दवाएं दुनिया के करोड़ों लोग खा रहे हैं और फ़ायदा होता है, तो बाज़ दफ़ा ऐसा होता है कि दवा किसी को सूट नहीं करती। हम ये कोई फतवा नहीं दे सकते कि ये दवा नुकसान करती है या फ़ायदा करती है, या मुझे तो पर्सनली अगर आपको कोई प्रॉब्लम है तो ठीक है, वो आपकी अपनी शिकायत है, लेकिन ये कि दुनिया के लोग खा रहे हैं, तो इसमें बहुत से लोग जैसे मेरी दवाओं पर भी हैं अल्हम्दुलिल्लाह, कराची में जो मेरा मतलब है उसमें कई लोग शुगर को कंट्रोल कर रहे हैं। आप सबसे पहले तो ये कीजिए कि आप ले लें चरायता, ठीक है, चरायता आप लेके, और दो एक चीज़ और है पनीर बूटी, ये दो चीज़ें आप दुबई में जो मैंने देखा है वो हकीमों की दुकान है पार डेरा दुबई में, तो वहाँ ये दो चीज़ें आप ले लीजिए, पनीर बूटी और चरायता नेपाली, दो चीज़ों को आप इतना इतना सा 5-5 ग्राम पानी में रात को भिगा दीजिए और सुबह के वक्त जो है उसे आप खा लीजिए। इसी तरीके से एक नुस्खा तो ये हो गया, वो पानी आप पी लेंगे आधा गिलास, मैंने कहा 3 महीने तक के आप इसको पीजिए, और सुबह के वक्त जो है एक और नुस्खा कर लीजिए, क्योंकि वो भी मेरा आजमाया हुआ है मतलब में, तो वो उसमें भिंडी मैंने जैसे बहुत आराम से मिल जाएगी, 3 भिंडी लेनी है और उसको बीच में चीरा लगा के उसका बीच का जो होता है वो काटने के बाद 3 भिंडी आधा ग्लास पानी में भिगा दीजिए, अगर चाहे तो वही चरायता और पनीर बूटी के साथ जो है भिंडी 3 डाल दीजिए और सुबह जो है उसका छान कर उसका जलाल जो है वो सारा पानी जो है पी लीजिए। आप इससे देखेंगे अल्लाह के हुक्म से 3-4 दिन में बेहतरी हो जाएगी। मेथी दाना इसके साथ ऐड करना है, 25 ग्राम मेथी दाना जो है वो लेना है और उसको भी इसी तरह करना है कि थोड़ा सा उसको पीस लेना है हल्का सा मेथी दाना, और उसके बाद दोपहर को ये ले लीजिए, सुबह की डोज वो हो गई, दोपहर की डोज आपने मेथी दाना लेना है और रात को जो है फिर आपने वही पनीर बूटी वाला बगैर भिंडी के कर दीजिए, तो आपकी शुगर अल्लाह के हुक्म से नीचे आ जाएगी। हमारे पास एक और कॉलर शेखपुरा से, इन्होंने किया, मीरा है 23 साल की बच्ची है, तो इन्होंने बताया कि तिल बेटा देखो जो ये तिल होते हैं ब्राउन तिल ख़ास तौर पे जिस्म में चिकनाई को जो बढ़ जाती है, लिपिड्स जो बढ़ जाते हैं उनको डिपॉजिट करते हैं, कुदरत का एक निज़ाम है। जिस तरीके से दर्द जो है वो अल्लाह की नेमत है कि दर्द जिस जगह पर होता है वो इसलिए होता है कि आप जो है चौकन्ना हो जाएं कि मेरे कमर में दर्द हो रहा है, इसके माने आपके स्पाइन का प्रॉब्लम शुरू हो गया, L5-L7 का आपका प्रॉब्लम शुरू हो गया, सर में दर्द हो रहा है, इसके माने आपका ब्लड प्रेशर का या कोई और मसला, तो ये अल्लाह ताला की तरफ से दर्द जिस तरीके से नेमत होती है, तिल भी एक तरीके से डिपॉजिट होते हैं जो आपके जिस्म के जो लिपिड्स होते हैं या गैर ज़रूरी जरासीम होते हैं उनको डिपॉजिट कर दिया जाता है। बार दफ़ा इतनी बड़ी बड़ी गिल्टियाँ हो जाती हैं, लोगों को तकलीफ नहीं देती, तो वो भी अल्लाह ताला का एक निज़ाम है। इसके लिए जो सबसे अच्छी चीज़ है कि غذاؤں میں چکنائی بند کر دیجئے, اور دوسری چیز یہ ہے کہ جو تل ہے اگر وہ گردن میں ادھر ہاتھ میں اس میں آپ ٹرائی کر دیجئے. اس میں چونا ہے جو پان والا چونا جو ہوتا ہے وہ آپ منگوا لیجئے, اور اس میں دھوبی سوڈا ایک چٹکی, تھوڑا سا چونا اتنی سا آپ لے لیں, یہ دونوں چیزوں کو مکس کر دیجئے, اور اس کے بعد پہلے آپ ادھر جو ہے اس کو ماچس کی تیلی سے اس جگہ پہ یہاں پہ لگا کے 3-4 گھنٹے تک لگا رہے, اس کے بعد آپ دیکھیں گے تیسرے دن جو ہے وہ جھڑنا شروع ہو جائیں گے. لیکن پرہیز اس میں ضروری ہے کہ آپ نے تمام چکنی چیزوں کا پرہیز لینا. ہمارے پاس ایک کالر, جی السلام علیکم. جی وعلیکم السلام. جی کون صاحب کہاں سے؟ جی شہزاد بات کر رہا ہوں سیالکوٹ سے. جی فرمائیے سر. جی سر میرے معدے کو بہت مسئلہ, معدے میں درد رہتی ہے, جلن ہوتی ہے, سانس لینے میں مشکل ہوتی ہے. اچھا السر تو نہیں ہے آپ کو؟ مجھے لگتا ہے جیسے بہت بھاری وزن رکھا ہوا ہے, پٹھوں میں درد بہت زیادہ ہوتی ہے, نیند نہیں آتی, گیس قبض بہت زیادہ ہوتی ہے, بھوک نہیں لگتی, اندرونی ریشہ بھی بہت زیادہ ہے. ٹھیک. سمن کی پیداش بہت کم ہے. ٹھیک, وہ تو دوسرا ٹاپک آ گیا. آپ اپنی عمر بتائیے ذرا. جی عمر 39-40 سال. 40 سے. شوگر تو نہیں ہے آپ کو؟ نہیں شوگر نہیں ہے. چلیں ٹھیک ہے جناب, بہت شکریہ. ہمارے پاس ایک اور کالر, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ عمر بات کر رہا ہوں ممبر آزاد کشمیر سے. عمر صاحب کشمیر سے. جی سر. تقریباً 4 ماہ ہوئے میرے دل میں سوراخ تھا اور سٹڈ ڈلوایا ہے, دل کی دھڑکن بہت زیادہ تیز ہوتی ہے میری. اچھا اچھا چلیں ٹھیک ہے, انشاءاللہ آپ کو جواب دیتے ہیں. ہاں پاس ایک کالر موجود ہے. جی السلام علیکم. ایک اور مسئلہ بھی ہے. السلام علیکم. آپ کی آواز نہیں آ رہی بھائی میرے پاس. اب آ رہی ہے, اب آ رہی ہے. جی جی اب آ رہی. کون صاحب کہاں سے؟ جی ظفرآباد سے بات کر رہا ہوں. میں پنجاب سے بات کر رہا ہوں شہزاد. جی جی فرمائیے. رات کو اسلام ہو جاتا ہے. ٹھیک چلیں ٹھیک ہے, بتاتے ہیں آپ کو جواب. ناظرین یہاں پر ہمارے ایک مختصر سے وقفے کا وقت ہو چلا ہے, ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط, پروگرام حکمت اور صحت میں حاضر خدمت ہے. ہمارے پاس جو کالر ہیں ان کے جوابات حاضر خدمت ہیں. شہزاد صاحب سیالکوٹ سے معدے کا انہوں نے بتایا کہ ان کا عموماً درد رہتا ہے. اس کے لیے جو سب سے اہم چیز ہے کہ آپ تقریباً 7 سے 8 دن تک جو ہے ہر قسم کا گوشت جو ہے اس کا پرہیز کیجیے, اور اس میں جو دوا آپ کو میں دے رہا ہوں اس میں آپ لکھ لیجیے, پیپل مول آپ نے لینا ہے گا 50 گرام, سونف آپ نے لینی ہے 50 گرام, اجوائن آپ نے لینی ہے 10 گرام. 3 چیزوں کا جو ہے آپ پاؤڈر بنا لیجئے, اور اسے تقریباً آدھا آدھا چمچہ صبح شام لیجئے. اور اسی طریقے سے معدے میں جس جگہ پہ درد ہو رہا ہے, اسے ہم فمے معدہ یا کوڑی کا درد بھی کہتے ہیں, تو اس میں آپ گرم پانی کی بوتل لے لیں, اس کی سکائی بھی کیا کریں. قبض کے لیے جو ہے انجیر آپ کے لیے بہت عمدہ چیز ہے کہ آپ 3 انجیر رات کو پانی میں یا دودھ میں گرم کر کے رات کو سونے سے پہلے انجیر لیں گے تو انشاءاللہ قبض کا مسئلہ آپ کا صحیح ہو جائے گا. اور قبض کے لیے جو میں بتاتا ہوں دوا, وہ چاہے تو آپ بنا لیجئے, سنا مکھی 100 گرام, ملٹھی 100 گرام, سونف 100 گرام, ان تینوں چیزوں کو ہم وزن کر کے پیس لیجئے, اور 5 گرام رات کو چینی ملا کے ایسی طریقے سے کھا لیجئے. عمر صاحب کشمیر سے انہوں نے دل کے معاملات بتائیں. ذرا تھوڑا سا یہ ٹچی معاملہ ہوتا ہے, اس میں اور چیزیں بھی دیکھنی ہوتی ہیں, لیکن عمر صاحب آپ یہ کیجئے, بہی آج کل آئی ہوئی ہے آپ کے کشمیر میں, تو میں نے سنا ہے اس کی فصل بھی ہوتی ہے. بہی جو ہے ایک روزانہ صبح کے وقت ناشتے سے پہلے جو ہے آپ لے لیجئے. اگر آپ کو بہی نہیں مل رہی تو آپ پنڈی سے بہی کا مربع مل جاتا ہے, بہی کا مربع, تو وہ لا کے اتنا بڑا پیس روزانہ صبح ناشتے میں اس کو حصہ بنانے, اثر کے ٹائم لینے. اگر بہی تازہ تازی مل جاتی تو ایک بہی صبح ایک بہی شام کو تین مہینے تک آپ کو اس کو لینا ہے، ہر قسم کے معاملات بہتر ہو جاتے ہیں۔ دل میں سوراخ کے لیے جیلیٹن بڑا اچھا ہوتا ہے، وہ تو آپ نے چونکہ آپریٹ کروا لیا لیکن ویسے تذکرہ ہو گیا، تو بچوں کے دل میں جو سوراخ ہوتا ہے اس میں تو باقاعدہ یہ شواہد میں نے دیکھے کہ جیلیٹن جیلی جو آتی ہے جو ہم لوگ عموماً کسٹرڈ میں ڈالتے ہیں، وہ جیلی ایک باقاعدہ ایک پورا باؤل جو ہے صبح کھایا جائے، ایک باؤل رات کھانے میں کھایا جائے، تو وہ جیلیٹن جو ہے وہ دل کے سوراخ کے لیے بہت اچھی ہوتی ہے۔ سورائسس جو لیور کا مسئلہ ہوتا ہے اس کے لیے بڑی اچھی ہوتی ہے، تو وہ دوا کے طور پہ استعمال کریں۔ مظفر آباد سے شہزاد صاحب تھے لیکن ان کی آواز ہم تک نہیں آ سکی، ہاں پاس ایک کالر موجود ہیں ان سے بات کرتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحبہ کہاں سے؟ اقبال سے بات کر رہی ہوں۔ جی بیٹی کیا نام؟ میرا مسئلہ یہ ہے نا کہ میرے منہ پہ دانے ہیں اور بہت زیادہ خارش ہوتی ہے، اور دانوں کے نیچے کیل ہے اور بلیک بلیک بہت سارے منہ پہ کیل ہے، بہت زیادہ خارش ہوتی ہے، پلیز اس کے لیے نا کوئی حل بتا دیجیے گا۔ چلیں ٹھیک ہے جناب، ایک اور کالر موجود ہیں۔ جی السلام علیکم۔ السلام علیکم، آواز نہیں آ رہی مجھے۔ جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحبہ کہاں سے؟ میں نے لاہور سے بات کر رہی ہوں۔ جی فرمائیے۔ میرا چار ماہ ہو گئے ہیں، میں صبح کو اٹھتی ہوں میری کیا نہیں رکتی، جو پانی پیتی ویسے باہر آ جاتا ہے، اچھا، اور سارا دن بیکار رہتے رہتے، بالکل ذرا سکون نہیں، گھبراتا رہتا ہے۔ صبح اٹھتی تو الٹی آ جاتی جیسے؟ ہاں جی صبح کو اٹھتی سارا دن صحیح رہتی، کچھ کھانے پینے کو دل ہی نہیں کرتا، چار ماہ ہو گیا مجھے۔ آپ ایسا کریں کہ ایل ایف ٹی جو ہے اپنا ایک ٹیسٹ ہوتا ہے، ایل ایف ٹی یہ آپ جو ہے خون کا یہ ٹیسٹ جو ہے کروا کے رکھیے، اور مجھے انشاء اللہ تعالیٰ 9 سپٹمبر یعنی کہ جو آنے والا، مجھے نا سمجھ نہیں آ رہی ہے، آواز بہت کم آ رہی ہے۔ ایل ایف ٹی کا ٹیسٹ کروا لیجیے، ایل ایف ٹی، ٹھیک ہے، ایل ایف ٹی کا ٹیسٹ کروا لیجیے، اور اتوار کو 9 سپٹمبر کو میں لاہور میں ہوں گا، میرے نمبر ابھی 5 منٹ بعد آئیں گے تو وہ آپ نوٹ کر لیجیے، تفصیل ادھر سے پوچھ لیجیے۔ اتوار 9 سپٹمبر کو میں لاہور بیٹھوں گا، تو آپ تشریف لے آئیے گا وہاں پہ، ان شاء اللہ آپ سے میں تفصیلی بات کر لوں گا۔ بہت شکریہ آپ کی کال کا۔ ہمارے پاس ایک کالر اور موجود ہے، ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ جی چکوال سے ہمارے پاس فون تھا، وہ نام نہ بتا سکیں۔ اس میں انہوں نے منہ میں ان کے کافی دانے ہیں، اور اس میں دیکھیں جو سب سے اہم چیز ہے وہ یہ میں آپ کو بتا دوں، منہ میں دانے ایج کی وجہ سے اگر 17-18 سال کی ایج میں بھی ہو جاتے ہیں تو وہ تو ظاہر بات ہے ایج کی مطابقت سے ہوتے ہیں، لیکن اگر پھر دانے ہوں تو اس میں ہم کو نظام دیکھنا ہوتا ہے ماہانہ، وہ بہتر ہو، اور اس میں لال مرچیں اور اس قسم کی چیزیں بند کر دیجئے، اور چرائتا جو ہے آپ کم از کم 6 ہفتے تک کے پیجئے، چرائتا جو ہے پانی میں بھگا دیجئے 5 گرام، اور صبح چھان کے اس کا پانی پی لیجئے، اس سے بڑا فرق پڑتا ہے۔ چرائتا نیپالی تھوڑا سا کڑوا ہوتا ہے، چاہے تو اس میں گڑ ملا لیجئے گا اور صبح کے وقت اس کو پیجئے۔ نیم کا تیل بازار سے مل جائے گا، نیم کا تیل جو ہے وہ آپ اپنے دانوں پہ ہلکا ہلکا لگائیے، لیکن ٹیسٹ ڈوز پہلے کر لیجئے گا، ہاتھ میں لگا کے دیکھ لیجئے گا کہ اس میں کسی قسم کا انفیکشن وغیرہ تو نہیں ہو رہا، تو پھر چہرے پہ نیم کا تیل آپ لگائیے، اور اس کے علاوہ جو ہے آپ جو اسٹول ڈی آر جو ہوتا ہے وہ بھی آپ کروا کے رکھیں، اور نیکسٹ کال کر کے مجھے بتائیے کہ اسٹول ڈی آر آپ کا ٹھیک ہے یا نہیں۔ آپ سے کالر موجود ہیں۔ جی السلام علیکم۔ جی السلام علیکم۔ جی السلام علیکم۔ جی السلام علیکم۔ ہاتھوں پہ چمبل وا کا کوئی مسئلہ ہے جی؟ جی کون صاحب بول رہے ہیں، کہاں سے جی؟ اچھا کشمیر سے، جی فرمائیے۔ ہاتھوں پہ چمبل وا کو مسئلہ ہے، اور پاؤں پہ ہے وہ دانے سے نکل آتے ہیں، بعد میں اس میں پیپ پڑ جاتی ہے۔ अच्छा, यानी कि आपको चंबल या दाने वाला का मसला है। उम्र कितनी है आपकी नजीर साहब? हाँ जी हाँ जी हाँ जी। चले ठीक है, आप आपको जवाब देते, बहुत शुक्रिया। हाँ बस कॉलर मौजूद है। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन कहाँ से? लाहौर से बात कर रही हूँ। जी बेटी बोलो कौन? मेरे चेहरे पर क्या तिल बहुत ज्यादा है? तिल ज्यादा है। अच्छा जाए, उम्र कितनी है आपकी? 33। ठीक है, आप वहाँ पर एक और कॉलर है तो बात करो। अच्छा ये लाहौर कह रही थी, इंडिया से। अच्छा अच्छा, वहाँ पर एक और कॉलर है। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम, इंडिया से बात कर रहे हैं। जी जी। हमारे चेहरे पे फुंसियाँ बहुत होती हैं। उम्र कितनी है आपकी? गांठ पड़ जाती है फुंसियों में। अच्छा फुंसियों में क्या हो जाता है? पीप। 23 ईयर्स है। आपको शुगर तो नहीं है? जी आपको शुगर तो नहीं है जनाब? नहीं नहीं नहीं, शुगर नहीं है। चलें ठीक है, आपको बताते हैं, बहुत शुक्रिया जनाब आपका। यहाँ पास एक कॉलर और है। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। बेटी आवाज टीवी की बंद कीजिए। जी कौन साहिबा कहाँ से? हेलो। जी कौन साहिबा बोल रही हैं? जी मैं सुमेरा बात कर रही हूँ। जी सुमेरा फरमाइए। जी मैंने टाइफाइड के बारे में पूछना था आपसे ना। क्या पूछना है बेटी? जी मुझे ना तकरीबन तीन हर इन्हीं दिनों में टाइफाइड हो जाते हैं। अच्छा ये जो मौसम आता है सितंबर का? जी सितंबर का। और एक पीलिया के बारे में पूछना था, पीलिया भी साथ में हो जाता है। चल ठीक चले ठीक है जनाब। है नजीर साहब जम्मू कश्मीर से, आपने बताया कि आपको पाओं पे दाने हैं, चंबल या जिसे हम सोराइसिस कहते हैं वो आपको हो गया। इसके लिए जो सबसे अहम चीज़ है वो ये कि आप उन्नाप का इस्तेमाल करें। उन्नाप के कम से कम 7 दाने आप बाज़ार से उन्नाप ले आइए, 7 दाने रोज़ाना जो है उसको पानी में बॉयल करके और पीजिए। इसी तरीके से रात को आप कोशिश ये करें कि गुड़मार बूटी, ये पत्ते पत्ते से होते हैं, तो गुड़मार बूटी के पत्ते हो गए, फूल हो गए, जो भी चीज़ें उनसे बोलें कि मुकम्मल गुड़मार बूटी जो है वो उसको ले आइए बाज़ार से। वो थोड़ा सा कड़वी होती है, गुड़मार बूटी और सौंफ, दो चीज़ें जो है आप ले आएँ और उसको 5-5 ग्राम रात को पानी में उबाल कर छान कर जो है वो आप पीजिए, ये बड़ी उम्दा चीज़ है। इसी तरीके से सिरका जो होता है, जामुन का सिरका, जामुन का सिरका या मिक्स फ्रूट का सिरका ले लीजिए, उसमें जो है मेहंदी लगाएं और उसके बाद अपने हाथों में और जिस जगह पे लगा रहे हैं, मेहंदी ऐसी हो जो ताज़ी हो, पत्ते वाली मेहंदी बाज़ार में मिल जाती है, उसे पीसिए और उसको सिरके में मिला के लगाइए और इससे इंशाल्लाह ताला काफ़ी बेहतरी आ जाएगी। लाहौर से साहिबा नाम नहीं बता सकें, 23 साल हैं और इनके तिल का मसला है और चेहरे पर झाइयाँ भी हैं। तिल के मसले के लिए मैंने अभी एक जवाब भी दिया था कि इसके लिए आप अपना चिकनाई वगैरह रोकिए और जो आम तौर पे जो है ज़्यादातर दिन में वैसलीन जो आता है, सिंपल वैसलीन जो लिक्विड की शक्ल में भी आता है और दूसरी शक्ल में भी आता है, ये झाइयों के लिए बड़ी उम्दा चीज़ है कि आपको करना ये है कि कुस्ते शीरी आपको लेना है और कुस्ते शीरी के साथ दालचीनी ले लें, दो चीज़ें आप ले लें, कुस्ते शीरी और दालचीनी पिसी हुई, इसे जो है आप वैसलीन में मिला के अपने चेहरे पर लगाइए, इससे इंशाल्लाह ताला काफ़ी बेहतरी जाएगी। और जहाँ तक वॉट्स तिल की बात है, तिल के लिए मैंने ये बताया कि ये देसी नुस्खा है कि इसे आप चूना जो शहद इसका होता है, पान वाला चूना जो होता है, ये आप ले लीजिए, इसमें धोबी सोडा थोड़ा सा डाल के उसको अच्छी तरह मिला लें और सिर्फ जो तिल वॉट्स हैं उन जगहों पे माचिस की तीली से लगाइए, तो इससे ये इंशाल्लाह ताला 2-3 दिन के अंदर ही बेहतरी आना शुरू हो जाती है। ये आप लीजिए और अपने खानों में चिकनाई और गिज़ाओं की तरफ तवज्जो दीजिए। और अगर आप चाहें तो 9 सितंबर यानी कि अभी जो कल परसों आ रही है इतवार के दिन मैं लाहौर में हूँ। मेरे टेलीफोन नंबर इस वक्त स्क्रीन पर हैं, आप देख लीजिए। लाहौर के जो भी अफराद हैं वो अगर मुझसे मिलना चाहें या मुझे दिखाना चाहें, चूँकि मेरा 2 या 3 महीने का गैप हो गया लाहौर का, तो अब मैं इंशाल्लाह इतवार को हाज़िर हो रहा हूँ, तो वो नंबर लेके आप उसमें तफसील मालूम कर सकते हैं। 9 सितंबर इतवार लाहौर इंशाल्लाह होंगे। इंडिया से हमारे पास कॉल थी, 50 साल है, इन्होंने बताया कि इनके चेहरे पर बहुत ज़्यादा गांठें बन जाती हैं या है वो, जो भी वजूहात हो हमने तफसील नहीं पूछी, लेकिन इसके लिए आप जो है 2-3 चीज़ें लिख लीजिए इसमें। नंबर एक तो हब्बुल रिशात लिखें, दूसरी चीज़ कुस्ते शीरी लिखें, तीसरी चीज़ आप दालचीनी लिखें, और चौथी चीज़ जो है ये तीनों चीज़ें जो मैंने पहले बताई, कुस्ते शीरी, दालचीनी और हब्बुल रिशात, ये तीनों चीज़ें 50-50 के ग्राम ले लीजिए, और इसी तरीके से दार फुलफुल जो है सिर्फ 5 ग्राम लेनी है, यानी कि वो सब चीज़ें 50-50 ग्राम और दार फुलफुल 5 ग्राम लेके और इसको अच्छी तरीके से पाउडर बनाने, और ये पाउडर जो है शहद में मिला के जहाँ जहाँ आपके दाने हैं उन जगहों पर इसको लगाना शुरू कीजिए। इंशाल्लाह 3 हफ्ते के अंदर इसका रिज़ल्ट आ जाएगा, ये बेहतर हो जाएंगे, ये आप ज़रूर आजमाइए। दूसरा ये कि सुमेरा साहिबा ने फरमाया कि हमें इन ही दिनों में, जैसे मैंने अभी आज का प्रोग्राम भी हमारा चूँकि मलेरिया पर है और अपने बुखार के लिए नौबती बुखार के उसमें मैंने बताया, तो आप ये कीजिए कि टाइफाइड जो आपको बार बार होता है उसमें बेटा जो आप इलाज करती हो ना, उसके बाद तकरीबन 3 महीने तक आप जो है खमीर मरवारीदी जो है असल ले लीजिए, और उसके बाद जो है उसको 1 चमचा सुबह नहार मुँह, 1 चमचा शाम को खाली पेट 5-6 बजे के करीब आप लीजिए, और 3 महीने मुसलसल लेंगे। देखिए टाइफाइड जो रिपीट होता है उसकी वजह से बाल भी गिरते हैं और दूसरे मसाइल होते हैं, और मैं आपको एक बात और आपकी इंफॉर्मेशन के लिए बता दूँ कि टाइफाइड का जो जरसूमा होता है, जो जरासीम होता है, ये कभी भी नहीं मरता, कभी भी नहीं मरता। वो सच्चे मोती जो होते हैं उसमें खमीर मरवारी थी उसके अंदर ये खासा होता है कि वो टाइफाइड के जरसूमे को मारता है, लेकिन टाइफाइड का जो मरीज है वो दूसरे को भी टाइफाइड हो जाता है अगर उसके जरसूमा, उसका गलाजत, उसका थूक और बलगम जो है अगर आप किसी मट्टी के अंदर भी दफन करके 10 साल बाद भी निकालेंगे ना उसको, तो वो टाइफाइड का जरसूमा जिंदा होगा। तो ये बुनियादी तौर पे बात समझिए कि आप जो भी कोर्स टाइफाइड का करें उसके बाद खमीर मरवारीदी लाजमी इस्तेमाल जो है 3 महीने तक करेंगी, और परहेज़ में जाहिर बात है मिर्चें और इस किस्म की चीज़ों का परहेज़ कीजिए। अल्लाह ताला आप सबको सेहत और आफियत अता फरमाए। अपनी दुआओं में हमारी टीम को भी याद रखिए। नाज़रीन प्रोग्राम का वक्त ख़त्म हो चुका, इंशाल्लाह ताला अगले हफ्ते खैर हुई तो मुलाकात होगी। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त। अस्सलामु अलैकुम वरहमतुल्लाह।